بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، مر گئے بابا اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، کہہ کے گئے تھے کہ ابھی آتا ہوں، پانی جو مل جائے تو میں لاتا ہوں، راہ میں بابا کی تکوں کب تلاک، راہ میں بابا کی تکوں کب تلاک، کھو گئے بابا اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، پیار سے منہ چومتے تھے بار بار، کہتے تھے رونا نہ میری گلزار، چھوڑ کے بابا گئے جانے کہاں، چھوڑ کے بابا گئے جانے کہاں، موت ہے جینا اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، غم یہ جدائی کا سہوں کس طرح، دل کی جو حالت ہے کہوں کس طرح، اشک ہے آنکھوں سے روا کیا کروں، اشک ہے آنکھوں سے روا کیا کروں، کون ہے اپنا اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، ہوتی ہے کیا چیز یتیمی بھلا، میں نے کبھی ایسا بھی سوچا نہ تھا، سر سے میرے باپ کا سایہ اٹھا، سر سے میرے باپ کا سایہ اٹھا، بار الہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، درد تو زخموں میں بہت تھا مگر ہونے نہ دی اس کی کسی کو خبر، کون دوا لا کے پلاتا مجھے، کون دوا لا کے پلاتا مجھے، قید تھا کنبہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، پیار میرا کس کی نظر کھا گئی، کیوں میری قسمت پہ گھٹا چھا گئی، نیند نہ آئے گی مجھے عمر بھر، نیند نہ آئے گی مجھے عمر بھر، چھٹ گیا سینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، بولی سکینہ اب میں کروں کیا، रूह भी अब जिस्म में घबराती है, याद जो अम्मू की मुझे आती है। भूख सी दिल में मेरे उठ जाती है, भूख सी दिल में मेरे उठ जाती है। दिन है अंधेरा अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। उड़ता है दिल मैंने ना अच्छा किया, पानी का अम्मू से तकाजा किया। आए चचा नहर से आए नहीं, आए चचा नहर से आए नहीं। मैं हुई रुसवा अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। देखे कोई बेसरो सामानिया, आले मोहम्मद की परेशानिया। हो गया यूं सारा गुलिस्ता तबा, लुट गया कुनबा अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। क्या यूं ही दुनिया से गुजर जाऊंगी, शाम के जिंदा में ही मर जाऊंगी। बाबा से अब मैं नहीं मिल पाऊंगी, बाबा से अब मैं नहीं मिल पाऊंगी। हाय ये दुनिया अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। होके रहा जब मैं वतन जाऊंगी, नील ये रुखसारों के दिखलाऊंगी। हाय मेरे कानों की ला चीर कर, हाय मेरे कानों की ला चीर कर। बूंदों को छीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। हो गई शोहरत गम शबीर की, बात रही ज़ैनब दिलगीर की। कब्र सकीना बनी जिंदान में, कब्र सकीना बनी जिंदान में। करती थी नौहा अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। मर गए बाबा अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या। बोली सकीना अब मैं करूँ क्या, बोली सकीना अब मैं करूँ क्या।